الترغيب بيانات دوت بلوك سبوت دوت كوم. سلم تسليما كثيرا كثيرا. أما بعد فأعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. وعاشروهن بالمعروف صدق الله العظيم. بزرگان محترم، عزیزی بھائیوں، نوجوانوں، نکاح کی مبارک مجلس ہے. سب سے پہلے تو ہمیں یہ بات جاننا ضروری ہے کہ نکاح مسلمان کا کتنا بڑا عمل ہے اور نکاح میں کیا نیت ہونی چاہیے. اکثر ایسا ہوتا ہے کہ ہر کام سے پہلے ہم لوگ نیت کرتے ہیں، لیکن نکاح سے پہلے کوئی نیت نہیں کرتے. نماز سے پہلے نیت ہے، روزہ رکھنے سے پہلے نیت ہے، زکات دینے سے پہلے نیت ہے، حج کرنے سے پہلے نیت ہے. تو نکاح بھی عبادت ہے، نکاح بھی عبادت ہے، اس سے پہلے نیت ہونی چاہیے. بغیر نیت کے نماز نہیں، بغیر نیت کے روزہ نہیں، تو بغیر نیت کے نکاح. تو کیا نیت کرنی چاہیے یہ جاننا چاہیے. ایک مسلمان ہونے کی حیثیت سے ہمیں معلوم ہونا چاہیے کہ نکاح میں کیا نیت ہونی چاہیے. فرمایا حضور پاک صلی اللہ علیہ وسلم نے کہ بندہ نکاح کرنے سے پہلے نیت کرے کہ اللہ، میں اس لیے نکاح کر رہا ہوں کہ میرے نبی نے نکاح کیے، یعنی حضور کی سنت پر عمل کرنے کے لیے. یہ نیت ہے. تو نیت کرنے سے پوری زندگی ثواب لکھی جائے گی سنت پر عمل کرنے کا. اور دوسری سب سے اہم بات ہے، وقت زیادہ ہو گیا ہے، گرمی کا وقت ہے، دو منٹ دھیان سے. نکاح میں ہوتا یہ ہے کہ دو خاندانوں کو جوڑا جاتا ہے، ایک طرف لڑکا ہے، دوسری طرف لڑکی. اس لیے یہ سمجھنا چاہیے کہ نکاح میں فقط ایک لڑکے اور لڑکی کو نہیں جوڑا جاتا، دو خاندانوں کو جوڑا جاتا ہے، دو خاندانوں کو جوڑا جاتا ہے. سب سے بڑی بات نکاح میں یہ یاد رکھنی چاہیے کہ نکاح کرنے والے لڑکے کو یہ معلوم ہونا چاہیے کہ آنے والی جو میری دلہن ہے اس پر میرا کیا حق بنتا ہے، میں اس کے ساتھ کس طریقے سے رہوں، اسلام کیا کہتا ہے. اب اس کو سمجھو، لڑکے کے اوپر لڑکی کی کیا ذمہ داری بنتی ہے معلوم ہونا چاہیے. ایک تو زندگی بھر اس کا کپڑا، زندگی بھر اس کا روٹی مکان کھانا، اور اگر خدا نہ خواستہ اگر وہ اس کو بیماری یا تکلیف ہو جائے تو ساری ذمہ داری مرد کی ہے. یہ سمجھو، ہاں اس کی حیثیت کے ہوتا بھی اللہ تعالیٰ نے مرد کو جتنی حیثیت کی اپنی حیثیت سے اس کو یہ ذمہ داری بنتی ہے. ادھر عورت کی ذمہ داری کیا ہے اس کو معلوم ہونا چاہیے کہ نکاح کے بعد میری کیا ذمہ داری ہے. تو یوں فرمایا اتنی بڑی ذمہ داری ہے کہ نکاح کے بعد وہ اپنے شوہر کی اجازت کے بغیر گھر سے باہر بھی قدم نہ رکھے، اس کی غیر حاضری میں اپنے شوہر کے مال کی حفاظت، شوہر کے اولادوں کی نگرانی، یہ ساری ذمہ داری عورت کی بنتی ہے. میرے بھائیوں، اللہ تبارک و تعالی ہم کو جو یہ نکاح کی دولت سے مالا مال کیا ہے، لیکن یہ رشتے اس وقت ٹوٹ جاتے ہیں اور اس کو شیطان خوش ہو جاتا ہے جب لڑکے ہی کو معلوم نہیں ہے کہ میرے اوپر لڑکی کا کیا حق بنتا ہے، اور لڑکی ہی کو معلوم نہیں ہے کہ میرے اوپر لڑکے کا کیا حق بنتا ہے. تو نکاح سے پہلے یہ دونوں چیزیں. ایک چھوٹا سا قصہ مجھے یاد پڑتا ہے، مدینہ پاک میں ایک لڑکی تھی، اس کے ماں باپ کا انتقال ہو گیا تھا، حضور کا زمانہ تھا. وہ لڑکی بڑی ہو گئی، حضور کے پاس آیا اور کہا کہ حضور میرا کل نکاح ہو رہا ہے، میں یتیم ہوں، مجھے کوئی نصیحت کیجیے، مجھے کوئی وصیت کیجیے. تو رسول اللہ صلی اللہ علیہ وسلم نے اس بیٹی سے یوں فرمایا کہ کوئی ماں باپ نکاح اور شادی کے موقع پر اپنی اولاد کو کوئی हदिया देना चाहे, देते हैं, लड़के वाले भी देते हैं कि भाई आज मौका है, कोई बर्तन देता है, कोई क्या देता है, ये सिस्टम होती है। दोनों के रिश्तेदार खुश करना चाहते हैं अपने लड़के और लड़की को। मेरे सरकार ये फरमाते हैं सल्लल्लाहु अलैहि वसल्लम कि मैं मोहम्मद रसूलुल्लाह होकर इस बात की गवाही देता हूं कि कोई माँ बाप और कोई रिश्तेदार अपनी औलाद को निकाह के मौके पर कोई हदिया देना चाहे तो सबसे बेहतर हदिया, सबसे बेहतर गिफ्ट, ध्यान से सुनना है, ये है कि जिस वक्त लड़की रुखसत हो रही है उसके माँ बाप उसको एक तरफ ले जाकर उसको कहे कि बेटा आज से तेरा एक शौहर होगा, उसके माँ बाप होंगे, उसके रिश्तेदार होंगे, तू अपने शौहर के दिन को कैसे राजी करेगी ये बता दे। खुदा की कसम आपने बाप होने का हक अदा कर दिया, सब कुछ दे दिया, देने का था, खर्च कर करके दे दिया आपने, बिस्तर सोना चांदी, लेकिन उसे संस्कार नहीं दिए, उसे बताया नहीं कि तू अपने उस घर में कैसे रहेगी, नाराज शोहर के दिन को कैसे राजी करेगी, उसके गुस्से को कैसे ठंडा करेगी, ये नहीं बताया। मेरे भाइयों, मेरे भाइयों, जो सोने और चांदी दिए अपने ना, जो अच्छा बिस्तर गालीचे का दिया ना, उसी पर बैठ के झगड़ा करेगी। रोजाना हमारा चल रहा है, इसलिए मैं अंदर की बात कर रहा हूं। कल हमारे आमोली में एक लड़की हिंदू बन गई। हाँ, मसाइल है माँ बाप, मेरे भाइयों जिम्मेदारी है इधर लड़के के माँ बाप को चाहिए। मैं नहीं कहता, मेरे सरकार कहते हैं कि लड़के के माँ बाप भी निकाह के बाद अपने बेटे को एक तरफ ले जाके कि बेटा आज तक तो अकेला था, आज तुझे जोड़ दिया गया, तुझे घर नहीं छोड़ना, तुझे माँ नहीं छोड़नी, तुझे बाप नहीं छोड़ना, तुझे मोहल्ला नहीं छोड़ना, तुझे कोई चीज छोड़नी नहीं है। एक लड़की निकाह की बुनियाद पर अपने माँ बाप को छोड़ रही, 18 साल तक 20 साल तक जिसे मोहब्बत के साथ उसके माँ बाप ने निवाला खिलाया, कोई तकलीफ नहीं आने दी, फकत निकाह की बुनियाद पर वो सब कुछ छोड़ रही है, ठीक हो रहा है ना, मेरे साथ भी हुआ, आपके साथ भी हुआ। तो वो अपने घर को छोड़ेगी तो उसका रहने का तरीका अलग, उसका बोलने का तरीका अलग, हमारे घर आएगी तो सब कुछ नया होगा, अब उसको टैकल तो किस तरह करेगा, एकदम से तो सारा माहौल अपने से थोड़ा हो जाएगा, उसको सेट होते होते 2 महीने 4 महीने 6 महीने उसका मिजाज अलग, तेरा मिजाज अलग, तो उसको किस तरीके से तू संभालेगा, ये काम किसका है, दूल्हे के माँ बाप का। अगर ये दो चीजें की गई, लड़की के रिश्तेदार उसको समझा दे और लड़के के रिश्तेदार उसको समझा दे, मेरे भाइयों निकाह के मौके पर जो बात बताई जाती है ना वो याद रहती है। अल्लाह ताला से मैं दुआ करता हूँ दुनिया भर में जितने निकाह हो अल्लाह इसी के मुताबिक करने के अल्लाह हमें तौफीक अता फरमाए, ताकि आगे चलकर हमारी औलादों में कोई इंतशार ना हो, खानदानों में मोहब्बत फैले, कोई झगड़ा कोई तलाक ना हो और हमारी नस्ल ऐसी बढ़ती रहे और हम हंसते खुशते सब जन्नत में दाखिल हो जाए। وآخر دعوانا ان الحمد لله رب العالمين الترغيب بيانات .blogspot.com